नमस्कार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा गायक जनक पौडेलको तर्फबाट साथै नवप्रतिभा सांस्कृतिक समूहको तर्फबाट एउटा मार्मिक गीत जुन अफगानिस्तानमा भएको घटनामा आधारित छ। हामी मृत्यु भएका नेपाली दाजुभाइहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ। I'm cool.